और इसमें आप देखें कि मुख्तलिफ सहाबा जो थे उन्होंने मुख्तलिफ तरीके से अपना रोल अदा किया है। हर इंसान खुदा की एक मंसूबा बंदी है, हर इंसान की पैदाइश इंसान और उसके खुदा के दरमियान एक खामोश अहद है। इसी अहद में इंसान की सारी कीमत छुपी हुई है। हर इंसान को खुदा ने कुछ खास सलाहियतें दी हैं और हर आदमी ने खामोश जबान में ये इकरार किया है कि वो दुनिया में उस खास काम को अंजाम देगा जिसके लिए खुदा ने उसको पैदा किया और जिसके मुताबिक उसे खसूसी सलाहियतों से नवाजा गया। जो इंसान ऐसा करे उसने गोया खुदा के नक्शे तखलीक में अपनी जगह हासिल की, जो ऐसा न करे वो खुदा के नक्शे तखलीक में अपनी जगह हासिल करने में नाकाम रहा। इस बात को यहाँ असहाब रसूल की मिसाल से वाजे किया जाता है। सहाबे कराम में एक हजरत अबू हुरैरा थे और दूसरे खालिद बिन वलीद थे। हजरत अबू हुरैरा की रिवायात की तादाद 5374 तक शुमार की गई है, जबकि खालिद बिन वलीद की रिवायात की तादाद 100 से भी कम है। ये फर्क बज़ाहिर अजीब मालूम होता है, दोनों ही सहाबी हैं लेकिन एक 5000 हदीसें रिवायत कर रहे हैं और एक 100 से भी कम। मगर इस फर्क की वजह खिदमत इस्लाम के मैदान का फर्क था, न कि खुद इस्लाम का। मैदान का फर्क है। हजरत अबू हुरैरा भी मुखलिस मुसलमान थे और खालिद भी मुखलिस मुसलमान, मगर कितनी सलाहियत के एतबार से दोनों में फर्क था। उन्होंने कामिल शऊर के साथ इस फर्क को पहचाना और उस पर अमल किया। हजरत अबू हुरैरा ने अपनी सलाहियत के लिहाज से अपने लिए खिदमत इस्लाम का एक मैदान मुंतखब कर लिया और हजरत खालिद ने अपनी सलाहियत के एतबार से दूसरा मैदान। हजरत खालिद कहते हैं कि मैं जब भी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के खिलाफ किसी मुहिम में निकलता, क्योंकि पहले ये मुसलमान नहीं थे, तो हमेशा ये एहसास लेकर वापस आता कि मैं अपने आप को वहां लगाए हुए हूँ जहां मुझको नहीं लगाना चाहिए, यानी मैं अल्लाह के रसूल की मुखालफत कर रहा हूँ। इन्नी मौदिउफी गैर शैइन, ये एहसास उन्हें सताता रहा यहाँ तक कि फतेह मक्का से कुछ पहले मदीना आए और इस्लाम कबूल कर लिया। हजरत खालिद फितरी तौर पर इंतहाई बहादुर आदमी थे। उन्होंने अपनी इस खसूसियत को जाना और उसके मौके का इस्तेमाल का इदराक किया। उन्होंने शौरी तौर पर इसको दरियाफ्त किया कि इस्लामी खिदमत के वसी मैदान में वो क्या खास किरदार अदा कर सकते हैं। उन्होंने फैसला किया कि वो अपनी खुदादाद बहादराना सलाहियत को शिर्क के इस्तिसाल और तौहीद के क्याम के महाज पर लगा दें। चुनांचे वो इस्लामी फौज में शामिल हो गए, वो फौजी बन गए। वो सारी उम्र इस राह में सरगर्म अमल रहे। वो खुदा से अपने लिए कुव्वत और इस्तिकामत की दुआ करते और हुजूर सल्लल्लाहु अलैहि वसल्लम से भी दरख्वास्त करते कि वो आपके लिए इसकी दुआ फरमाए। उन्होंने अपनी सारी जिंदगी इस्लामी जिहाद में सर्फ की, हत्ता कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उनके बारे में फरमाया, खालिद अल्लाह की तलवारों में से एक तलवार है जिसको खुदा ने मुशरिकीन के खिलाफ निकाला है। सैफुम मिन सुयूफिल्लाह सल्लल्लाहु अलल मुशरिकीन। दूसरी मिसाल हजरत अबू हुरैरा की है। हजरत अबू हुरैरा के अंदर हजरत खालिद वाली सलाहियतें न थी, अलबत्ता उन्होंने महसूस किया कि उनके अंदर हाफसे की कुव्वत आम लोगों से ज्यादा है। उन्होंने अपनी इस सलाहियत को दीन के लिए इस्तेमाल करने का फैसला किया। रिवायात में आता है कि हजरत अबू हुरैरा ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम से कहा कि मेरे लिए दुआ फरमाइए कि खुदा मुझे वो इल्म दे जिसको मैं भूलू नहीं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उस पर आमीन कहा। हजरत अबू हुरैरा के हक में याददाश्त की दुआ फरमाई। आमतौर पर यह समझा जाता है कि हजरत अबू हुरैरा की गैर मामूली कुव्वत हाफिजा इस दुआ का नतीजा है, मगर नफसियाती एतबार से देखिए तो ये दरअसल खुद हजरत अबू हुरैरा की अपनी तड़प का इजहार है। उन्होंने ये दुआ की दरख्वास्त की थी। ये दो तरफा वाकया था, न कि महज एक तरफा। हजरत अबू हुरैरा ने अपनी खुदादाद इम्तियाजी सलाहियत को पहचाना, उसकी हिफाजत और तरक्की की दुआएं की। आप सल्लल्लाहु अलैहि वसल्लम से भी इसी तरह की दुआ कराई। अब हजरत खालिद ने और तरह की दुआ कराई और हजरत अबू हुरैरा ने और तरह की। हुजूर सल्लल्लाहु अलैहि वसल्लम से दुआ कराना दरअसल खुद अपनी दुआ का एक तसलसल था। इस तरह दुआओं के साए में वो अपनी सलाहियत के मुताबिक मुमकिना मैदान में हमतन लग गए। वो बराबर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में रहते, आपकी बातों को पूरी तवज्जो से सुनते, उसको जहन में महफूज रखते, नीज हस्ब जरूरत उसे लिख लेते। इसी मारफत खेश यानी सेल्फ अवेयरनेस का नतीजा ये है कि हजरत अबू हुरैरा इस्लामी तारीख में वो शख्स करार पाए जिनके जरिए अगली नस्लों को पैगंबर इस्लाम की हदीसें सबसे ज्यादा तादाद में पहुंची। हर आदमी की सबसे पहली जिम्मेदारी यह है कि वो अपने आप को पहचाने। अपने आप को जानकर वो अपने लिए भी ज्यादा मुफीद बन सकता है और दीन के लिए भी ज्यादा मुफीद बन सकता है। तो आप सबको भी क्या करना है, अपने आप को पहचानना है कि आपकी सलाहियत कितनी है। एक शख्स को सिखाने की है, बोल के सिखाने की है, लिख के काम करने की है, उंगलियों से काम करना है, या किसी और तरीके से काम करना है, कौन सा फील्ड है आप जिसे सेलेक्ट कर सकते हैं और जो आप ही कर सकते हैं, कोई और आपकी जगह नहीं कर सकता। क्योंकि हर शख्स का दायरा कार जो है, एनवायरनमेंट और उसके जो माहौल है वो मुख्तलिफ है। हर शख्स को अल्लाह ने एक खास काम के लिए चुना है। हमें दूसरों की नकाली करने की बजाय ये सोचना चाहिए कि मैं क्या कर सकता हूँ, ताकि हम अपने साथ भी इंसाफ बरतें और दीन के साथ भी। लेकिन असल चीज जिसकी जरूरत है वो सेल्फ मोटिवेशन है, कि अंदर वो हमेशा एहसास रहे कि मुझे कुछ करना है, जैसे हजरत खालिद बिन वलीद के अंदर ये एहसास था। और मसलन आप देखें कि इस वक्त भी हम मसलन जो कुछ कर रहे हैं यहाँ पर, उसमें कई लोगों को मुख्तलिफ तरह से काम करने का मौका मिल सकता है या कुछ साथ दे सकते हैं। मसलन वेब पर जो काम शुरू हुआ था, वेबसाइट पे पिछले साल, वो स्टूडेंट्स ने किया था, बाहर के कोई लोग नहीं थे, अंदर ही के स्टूडेंट सुबह पढ़ते थे, शाम में उस पर काम करते थे। अगर आप में से किसी के पास ऐसी सलाहियत है तो अपने वक्त में से थोड़ा सा वक्त उसके लिए निकाल सकता है। इसी तरह तहरीरी काम, लिखने का काम, जिसको अल्लाह ने लिखने की सलाहियत दी है, वो कुछ छोटा छोटा लिखकर उसको छापने के काम में मददगार हो सकता है और उसको पब्लिकली बड़े पैमाने पर फैलाया जा सकता है। इसी तरह यह है कि रिसर्च का काम है। मैं हमेशा ये सोचती हूँ कि लोग खुद से आगे क्यों नहीं आते, वो क्यों नहीं दौड़ते। हजरत अबू बकर वो पहाड़ पे चढ़ के आवाज दे रहे हैं, हमारे अंदर ये जज्बा क्यों नहीं? वही लोग तो फिर साबिकून अलवलून है। क्या कभी ऐसा हुआ कि हमारे अंदर जो टैलेंट हो, जो सलाहियत हो, कभी हमने खुद से ऑफर किया, या हम सिर्फ इसी बात के इंतजार में रहते कि कोई हमें कहे तो हम कुछ करें? हम क्यों नहीं ऑफर करते कि ये आयत मुझे बहुत टच की, मैं लिखना बहुत अच्छा जानती हूँ, मैं लिख के ले आती हूँ, मैं लिख के लगा देती हूँ, ताकि और लोग भी बार बार उसको पढ़ें, देखें और उनके याद दहानी हो और उनके अंदर वो चीज उतरे। लेकिन ये है कि फिर वही बात, अच्छा कोई और कर ही लेगा ना, कोई जरूरी है हम करें? यानी सिर्फ बाहर को तो छोड़ दें, इस वक्त हम सब एक दूसरे की क्या मदद कर सकते हैं? यानी मेरा पढ़ाना आपकी मदद करना है, आपका उस काम में किसी भी तरह शरीक होना एक दूसरे की मदद करना है, मेरी करना है, और हम सब मिलकर एक बड़े मकसद के लिए काम कर सकते हैं। लेकिन अगर हम महज काम दूसरों पर डालते रहे, अच्छा वो कर ले, कोई और कर लेगा, हो जाएगा, तो आखिरत में हमारा हिस्सा क्या होगा? बाद लोग मुझसे पूछते हैं कि आपकी सेल्फ मोटिवेशन की वजह क्या है, यानी हमें तो जब तक कोई पुश ना करे तो हम काम नहीं कर पाते, आपको कौन पुश करता है? अल्हम्दुलिल्लाह, सबसे बड़ी चीज तो कुरान ही है कि जो रोज कोई ना कोई नसीहत करता है। लेकिन एक बहुत बड़ी वजह है कि मुझे ये सोच हमेशा बहुत फायदा देती है, जब भी कोई काम सामने आता है तो मैं सोचती हूँ कि अगर मैंने ना किया तो कोई और कर लेगा, ये रहेगा नहीं, ये हो जाएगा, लेकिन मेरा हिस्सा कहाँ होगा? कल क़यामत के दिन मेरा किस चीज़ में हिस्सा होगा? और ये चीज़ मुझे बैठे हुए उठा देती है, मेरा हिस्सा कहाँ होगा? अल्लाह का दीन मेरा मोहताज नहीं, मैं नहीं करूँगी तो बहुत लोग हैं करने वाले, लेकिन उनके करने से मेरे अजर सवाब में तो इजाफा नहीं होगा जब तक मैं नहीं करूँगी। तो आप भी हमेशा अपने बारे में सोचा करें कि ये काम मेरा मोहताज नहीं है। अगर अल्लाह के दीन की हम खिदमत नहीं करेंगे, हम ये जिम्मेदारी कबूल नहीं करेंगे जो अल्लाह ताला चाह रहे हैं हमसे, मोमिनून का लफ्ज आया, हम भी ईमान के दावेदार हैं, अगर हम नहीं करेंगे कोई और करेगा, लेकिन मैं तो रह जाऊंगी ना। कि वहां पर कोई भी करने वाला ये नहीं आके कहेगा कि ये मैंने बहुत सा काम किया, आप भी इसमें से कुछ ले लें। दुनिया में तो ऐसा होता है ना कि अगर आपने कुछ नहीं पकाया तो हो सकता है कोई और आपका साथी आपको कहे, अच्छा आप लंच नहीं लाए, थोड़ा मेरे साथ शेयर कर लें। आखिरत में कोई लंच शेयर नहीं करेगा अपना। अगर हमें नेकी कमाने का एक शौक पैदा हो जाए ना, और ये यकीन, जैसे अभी वो हदीस में था कि उम्मत के अव्वल हिस्से की इस्लाह यकीन के साथ हुई, पहली चीज ये कि हमें ये यकीन आना चाहिए। अगर मुझे यकीन ना हो कि मेरे लिए ये काम बायस अजर है, तो मैं यहाँ बैठ सकती हूँ? नहीं बैठ सकती। इसी तरह कोई भी काम हो तो पहली चीज यह है कि आपके अंदर ये यकीन होना चाहिए कि ये काम मेरा दीन के फायदे के लिए है, और दीन का फायदा दरअसल मेरा फायदा है। अल्लाह ताला किसी का हक नहीं रखता। आज भी आपने पढ़ा ना, इन्नल्लाहा ला युदीउ अजरल मुहसिनीन, अल्लाह मुहसिनीन का अजर जाया नहीं करता। तो बात यह कि क्या मैं एहसान करने वालों में शामिल हूं? या अय्युहल्लज़ीना आमनू, ऐ लोगो जो ईमान लाए हो, قاتل الذين يلونكم من الكفار, जंग करो उन लोगों से जो करीब हैं तुमसे कुफार में से, وليجدوا فيكم غلظة, اور چاہیے کہ وہ تمہارے اندر سختی پائیں. وَعْلَمُوا أَنَّ اللَّهَ مَعَ الْمُتَّقِينَ، اور جان لو کہ اللہ متقی لوگوں کے ساتھ ہے. یہاں پر جنگ کرنے کا ایک اور ادب یا قاعدہ بتایا جا رہا ہے کہ جنگ کس طرح ہوگی، اس کی پلاننگ کس طرح کی جائے گی، اور اس کے لیے الاول فالاول والاقرب فالاقرب کا اصول دیا گیا. آپ صلی اللہ علیہ وسلم نے خود بھی پہلے جزیرۃ العرب میں آباد مشرکین سے جہاد کیا، جب ان سے فارغ ہوئے تو مکہ، طائف، یمن، یمامہ، ہجر، خیبر، حضر موت وغیرہ پر. جب عرب گروہ در گروہ اسلام میں داخل ہوئے تو اس کے بعد پھر اہل کتاب سے آغاز کیا، اور 9 ہجری میں پھر رومیوں کے ساتھ قتال کے لیے تشریف لے گئے. آپ کی وفات کے بعد پھر خلفائے راشدین نے روم کے عیسائیوں اور ایران کے مجوسیوں سے جنگ کی. تو آپ یوں دیکھیے کہ وہ مرکزی نقطہ یعنی مدینہ سے اٹھ کر آپ قریب کے علاقوں سے ہوتے ہوئے دور تک پہنچے. تو یہاں بھی کیا حکم دیا جا رہا ہے کہ سب سے پہلے کس کے خلاف جنگ کا حکم ہے، یا کس پر جہاد فرض عین ہوتا ہے؟ جو لوگ قریب ترین علاقے میں دشمن کے رہتے ہوں جس نے جنگ مسلط کی ہو. یعنی اس سے یہ پتہ چلتا ہے کہ اسلامی جہاد کوئی بغیر منصوبے کے ایسے جذباتی فیصلہ نہیں کہ آپ اٹھے اور کود پڑے کسی جگہ پر جا کر، بلکہ اس میں اس ترتیب کا بھی لحاظ رکھنا ہوگا اپنی ذمہ داریوں کے اعتبار سے. پہلے قریب کی رکاوٹ پہ قابو پایا جائے، پھر اس کے بعد دور کی رکاوٹوں سے نپٹا جائے. یہ حکمت یا وار اسٹریٹجی کے خلاف ہے بات کہ آپ دور کے دشمنوں سے جا نپٹیں اور قریب کے لوگوں کو آپ بھول جائیں. اور اس میں بھی آپ دیکھیں کہ اگر ہم تربیت کے اعتبار سے بھی اس اصول کو دیکھیں تو سب سے پہلے ہمیں اپنی ذات کی طرف توجہ کرنی چاہیے نا، جس کو جہاد بالنفس کہتے ہیں. پھر اس کے بعد اپنے آس پاس، اپنے گھر، اپنے رشتہ داروں، خاندان، جیسے حضور صلی اللہ علیہ وسلم کو حکم ہوا کہ انذر عشیرتک الاقربین، پھر حکم ہوا فاصدع بما تؤمر، تو پہلے اول، پھر اس کے بعد ثانی، پھر ثالث، یعنی سٹیپ بائی سٹیپ حکمت کے ساتھ گریجولی. اور پھر ساتھ ہی فرمایا کہ چاہیے کہ وہ تمہارے اندر سختی پائیں. یعنی آپ صلی اللہ علیہ وسلم معاملات میں سخت نہیں ہوتے تھے، لیکن میدان جنگ میں اور دین کے اصولوں میں فرم ہوتے تھے. اشداء علی الکفار، اذلۃ علی المؤمنین، عزۃ علی الکافرین. مراد یہ ہے کہ کافر تمہارے اندر کمزوری محسوس نہ کریں کہ مسلمان کمزور ہیں. کیا آج ایسا ہے؟ ہمارے دشمن ہمارے بارے میں کیا سمجھتے ہیں؟ ہم مضبوط قوم ہیں؟ پھر ہم کیا قرآن کے حکم پر عمل کریں؟ وَلْيَجِدُوا فِيكُمْ غِلْظَةً، وہ تمہاری طرف نظر اٹھاتے ہوئے بھی ڈریں. پھر ہمارا حال برعکس، ہم تو ترنے والا بنے ہوئے ہیں، بالکل اپوزٹ ہے. آج ان کے لیے نرم دل ہیں. بتانا یہ مقصود ہے کہ وہ تمہارے طرز عمل سے محسوس کر لیں کہ تمہارے اندر ان کے لیے موالات اور دوستی اور محبت کی جگہ نہیں، یہاں سے کچھ نہیں ملے گا. وَعْلَمُوا أَنَّ اللَّهَ مَعَ الْمُتَّقِينَ، جان لو اللہ متقی لوگوں کے ساتھ ہے. وَإِذَا مَا أُنزِلَتْ سُورَةٌ، اور جب کوئی سورت اتاری جاتی ہے، فمنہم، تو ان میں سے، کن میں سے؟ منافقین میں سے، من یقول، جو کہتا ہے، ایکم زادتہ ہذہ ایمانا، تم میں سے کس کا اس سورت سے ایمان بڑا ہے، کس کے ایمان کا لیول اوپر ہوا ہے اس سورت کے اترنے پر؟ وہ کیوں ایسا کہتے تھے؟ کیونکہ ان کے پول کھلتے تھے نا اس میں، تو پھر وہ سورتوں کو کریٹیسائز کرنے لگتے تھے کہ نئی سورت آ گئی، کوئی خاص بات نہیں، بس وہی کچھ ریپیٹ ہوا جو پہلے آیا تھا، نتھنگ نیو، انگور کھٹے ہیں. یہ نفسیات اسی شخص کی ہوتی ہے کہ جس کا مقصد پورا نہ ہو یا کوئی چیز اس کے مفاد کے اگینسٹ جائے تو وہ اپنے پہ نظر کرنے کی بجائے مزید اسی چیز میں کوئی نہ کوئی نقص نکالنے لگتا ہے. یعنی آپس میں ایک دوسرے کو تسلی دیتے تھے. فَأَمَّا الَّذِينَ آمَنُوا، تو بات یہ کہ ان کا ایمان ہی نہیں، ان کا ایمان بڑھے گا کہاں سے؟ جس شخص کے اندر ایمان ہی نہیں، اس شخص کے ایمان میں کہاں سے اضافہ ہوگا قرآن سے؟ ایمان تو اس کا بڑھے گا جو ایمان والے ہیں. فَأَمَّا الَّذِينَ آمَنُوا فَزَادَتْهُمْ ایمَانًا، جو لوگ ایمان والے ہیں ان کا ایمان اس سے بڑھ جاتا ہے، وَهُمْ يَسْتَبْشِرُونَ، اور وہ تو خوش ہو جاتے ہیں، خوشیاں مناتے ہیں. قرآن پاک میں آتا ہے وَنُنَزِّلُ مِنَ الْقُرْآنِ مَا هُوَ شِفَاءٌ وَرَحْمَةٌ لِلْمُؤْمِنِينَ، ہم قرآن میں وہ اتارتے ہیں جو شفا اور رحمت ہے مومنوں کے لیے. وَلَا يَزِيدُ الظَّالِمِينَ إِلَّا خَسَارًا، اور ظالموں کے لیے تو خسارے کے سوا کسی چیز میں اضافہ نہیں ہوتا. اسی لیے فرمایا وَأَمَّا الَّذِينَ فِي قُلُوبِهِم مَرَضٌ، تو وہ لوگ جن کے دلوں میں بیماری ہے، فَزَادَتْهُمْ رِجْسًا إِلَى رِجْسِهِمْ، تو یہی صورتیں ان کے رجس میں اور اضافہ کر دیتی ہیں. رجس سے مراد یہاں کفر ہے ایمان کے مقابلے میں، یعنی وہ کفر میں اور پکے ہو جاتے ہیں. جیسے پہلے پارے میں آپ نے پڑھا تھا فَأَمَّا الَّذِينَ آمَنُوا فَيَعْلَمُونَ أَنَّهُ وَالْحَقُّ مِنْ عِنْدِ اللَّهِ، وہ آیت یاد کر لیجیے، بالکل شروع کے سپارے میں آئی تھی. اور جو فاسق لوگ ہوتے ہیں وہ کہتے ہیں اللہ نے اس سے کیا ارادہ کیا، وما تو وہم کافرون، اور وہ مر جاتے ہیں اس حال میں کہ وہ کافر ہوتے ہیں. حضرت علی رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ ایمان جب دل میں آتا ہے تو ایک سفید نورانی نقطے جیسا ہوتا ہے، ایک چھوٹی سی کرن ہوتی ہے روشنی کی. پھر جو جو ایمان میں ترقی ہوتی ہے تو اس کی روشنی بڑھتی جاتی ہے، یہاں تک کہ سارا قلب نورانی ہو جاتا ہے. اسی طرح کفر و نفاق شروع میں ایک سیاہ داغ کی طرح لگتا ہے دل پہ، اور جو جو انسان گناہ کرتا ہے کفر کی شدت بڑھتی جاتی ہے، تو یہ نقطہ بھی بڑھتا جاتا ہے یہاں تک کہ پورا دل سیاہ ہو جاتا ہے. یعنی نیکی نیکی کو لاتی ہے اور برائی برائی میں اضافے کا سبب بنتی ہے. اسی لیے صحابہ کہا کرتے تھے اجلس بنا نؤمن ساعة، آؤ مل کے بیٹھیں تھوڑی دیر ایمان لے آئیں، یعنی آپس میں اللہ کی بات کریں تاکہ ایمان میں اضافہ ہو. یعنی جن کے دلوں میں بیماری ہے، روگ ہے، شک ہے، غیر یقینی کیفیت ہے، اسلام سے محبت نہیں، پھر ہر صورت ان کی بے ایمانی میں اور اضافہ کرتی ہے. کیوں؟ اس لیے کہ صحت مند معدے کو معمولی غذا بھی بہت فائدہ دیتی ہے اور انسان طاقت پکڑتا ہے، اور بیمار معدے میں اچھی سے اچھی غذا بھی جائے تو انسان کی بیماری اور بڑھتی ہے. یعنی بیمار انسان اگر یہ سمجھے کہ میں بیمار ہوں، مجھے بہت کمزوری ہو رہی ہے اور میں اچھی سی ہیوی ڈوز کوئی لوں کھانے کی، تو کیا ہوگا، تو الٹا اور بیمار ہوگا. تو بالکل اسی طرح یہ چونکہ ان کا ایمان کمزور ہے، یہ منافق ہیں، اندر کے بیمار ہیں، اس لیے کوئی صورت جب آتی ہے تو ان کا ایمان نہیں بڑھتا، ان کا نفاق بڑھ جاتا ہے. آپ دیکھیں کہ یہ بالکل ایسے ہی ہوتا ہے نا کہ جب آسمان سے بارش اترتی ہے تو جہاں اچھی گھاس لگی ہوئی ہو وہاں جب پانی پڑتا ہے تو کیا ہوتا ہے، وہ گھاس اور زیادہ چمکنے لگتی ہے، سرسبز ہو جاتی. لیکن اگر آپ نے دیکھا ہوگا کہ آپ کے گھر کے ساتھ ہی اگر کوئی خالی پلاٹ ہو اور بارش وہاں بھی پڑے تو وہاں کیا اگتا ہے، جھاڑ جھنکار بیکار سے پودے. اگر گھاس بھی اگتی ہے تو کیا اس طرح ہوتی ہے جو آپ کے گھر کے اندر گھاس لگی ہوتی، نہیں. تو بارش کے پانی نے آپ کے اندر والے گھر کے گھاس کو خوبصورت بنا دیا، اور باہر اسی پانی نے کیا کیا، زمین خراب تھی جھاڑ جھنکار اگائی. تو بالکل قرآن بارش کی طرح دلوں پہ پڑتا ہے، جو اندر سے اچھے لوگ ہوتے ہیں ان کا ایمان بڑھ جاتا ہے، اور جو جتنا اچھا ہوتا ہے اس کے ایمان میں اتنا اضافہ ہوتا ہے، اور جن کے اندر کوئی شک والی بات ہے ان کے اندر اور اسی طرح کے کانٹے اگاتے ہیں. اولا يرون انهم يفتنون في كل عام مره او مرتين، کیا یہ لوگ دیکھتے نہیں کہ یہ ہر سال ایک بار یا دو بار ضرور آزمائے جاتے ہیں. ثم لا يتوبون، پھر یہ توبہ نہیں کرتے. ولا هم يذكرون، اور وہ نصیحت نہیں پکڑتے. یہ کس فتنے یا آزمائش کی طرف اشارہ ہے؟ اشارہ ہے منافقین کے اوپر آنے والی آسمانی آفات یا جسمانی بیماریوں اور تکلیفیں یا غزوات کی شکل میں ان کی جو آزمائش ہوتی ہے. یعنی کوئی سال ایسا نہیں گزرتا جس میں ایک دو بار ان کی منافقت نہ کھلے، ان کی رسوائی نہ ہو، ان کی کوئی سازش نہ پکڑی جائے، ان کا کوئی راز فاش نہ ہو. لیکن اس کے باوجود بھی ان کو کوئی نصیحت نہیں آتی، یہ بالکل اپنی منافقت سے باز نہیں آ رہے. وَإِذَا مَا أُنْزِلَتْ سُورَةٌ، اور جب کوئی سورت اتاری جاتی ہے، نظر آباد ہو ملا باز، تو ان میں سے باز باز کی طرف دیکھتے ہیں، ایک دوسرے کے ساتھ اپنی لکس एक्सचेंज करते हैं। ये कब होता है? एक इंसान दूसरे को कब देखता है? नहीं, आप एक मजलिस में बैठे हैं, कुरान पढ़ के सुनाया जा रहा है, और दो लोग हैं आपस में आंखों ही आंखों में बात करते हैं, या चिट्ठी लिख के, जब दोनों की थिंकिंग एक जैसी होती, उनकी वेवलेंथ एक जैसी है, उनकी कम्युनिकेशन एक जैसी है, तो मुनाफिकीन भी आपकी मजलिस में मौजूद होते थे दूसरे मुसलमानों के साथ, तालीम की मजलिसों में। और इनका हाल क्या होता था कि आप सल्लल्लाहु अलैहि वसल्लम जब इनको कोई सूरत सुनाते और उसमें किसी जंग में जाने की बात होती या कोई खास जिम्मेदारी डाले जाने की बात होती, तो ये कनखियों से एक दूसरे को देखते और इशारे शुरू कर देते, पकड़े गए। फिर आ गई वो आयत, आ गई वो सूरत, अब शामत आई। और फिर कहते हल यराकुम मिन अहदिन, क्या तुमको कोई देख रहा है? और जब देखते कि कोई नहीं देख रहा, लोग अपने अपने कामों में लग गए, सुम्मन सरफू, चुपके से खिसक जाते। सरफ अल्लाह कुलूबहुम, अल्लाह ने इनके दिल फेर दिए, यानी हर खैर और भलाई से। बिअन्नहुम कौमुल्ला यफ़क़हून, क्योंकि ये ऐसे लोग हैं जो समझ बूझ से काम ही नहीं लेते हैं।